हेलो नमस्कार नमस्कार हजुर बिसाप जुन चारपलाको दुर्घटनाको बारेमा पछिल्लो अपडेट के छ बताइदिनुहोस् न प्लिज धन्यवाद प्रेमजी यो पछिल्लो अपडेट के छ भने अहिलेसम्म चारजना चाहिँ मृतक रहेको अवस्था यथावत नै छ त्यसमा महेन्द्र कुमार वर्ष 24 हजुर दरबार देवी स्थान जमुना खत्री वर्ष 50 कि ऐजन बस्ने र दरबार देवी स्थान नै बस्ने वर्ष 8 को विवश कारू र अर्घाकी बलकोट 8 बस्ने वर्ष 45 कि सानु मिया यी चारजना चाहिँ मृतक हुन् अहिलेसम्मका र पाल्पा रिफर भएका घाइतेहरूमा दरबार देवी स्थान 8 का वर्ष 56 कि ज्ञान कुमारी सारू ऐजन बस्ने वर्ष 24 कि गीता बस्नेत हजुर वर्ष 33 कि सीता सारू हजुर वर्ष 5 को इलेश बस्नेत वर्ष 6 कि सबिला केसी वर्ष 56 को दिलीप सिंजाली वर्ष 24 कि विमला घरती वर्ष 1 को प्रकाश घरती हजुर वर्ष 40 कि चन्द्रकला सिंजाली अनि वर्ष 40 को ज्ञान बहादुर सारू त्यस्तै वर्ष 30 कि राधा खत्री वर्ष 20 कि सावित्रा पौडेल र अर्खले गाउँ साथको वर्ष 9 को सुमन थापा यी 13 जनालाई पाल्पा रिफर गरेर पाल्पा अस्पताल पुगेको अवस्था छ हजुर अर्को उपचार भइरहेछ यी मध्ये केही सिरियस पनि छन् अहिलेसम्म अरू अन्य अपडेट आइपुगेको अवस्था छैन र यो समघात अस्पतालमा चाहिँ तिनजना बच्चाहरू दरबार देवी स्थानकै वर्ष 8 को अप्सना खत्री हजुर वर्ष 7 कि आकृति खत्री र वर्ष 5 कि निर्मला खत्री तिनजना बच्चाहरूको उपचार भएको छ हजुर हजुर यति सिरियस छैनन् ठिकै छन् तिनजना चाहिँ डिस्चार्ज भएको अवस्था छ दरबार देवी स्थान 8 को वर्ष 56 को ज्ञान बहादुर खत्री भन्ने डिस्चार्ज भइसकेको अवस्था छ गुल्मीमा जति दुर्घटनाहरू भइरहेछन् नि बढी मात्रामा चालकको लापरवाही अनि सिक्ने प्रवृत्ति आज पनि तपाईँको जुन चालक भनिएका व्यक्तिले नचलाएर गाडी झन्ले चलाउनु भएको रहेछ हो अब हाम्रो जानकारीमा अहिलेसम्म आए अनुसार मृतक जुन महेन्द्र कुमार छन् वर्ष 24 को हजुर दरबार देवी स्थान 8 बस्ने यी चालक पनि साहु पनि यिनै हुन् भन्ने कुरा हामीले बुझेका छौँ अब अरू अन्य कुराहरू चाहिँ हामीले अनुसन्धान गर्दैछौँ अनुसन्धान पश्चातमा अनि एउटा कुरा के दिस साहब तपाईँले जुन चेक जाँच गर्नुहुन्छ नि हजुर तपाईँको लाइसेन्स नभएका मान्छेलाई चलाउन दिने बढी मेलमिलाप र मिलोमोतो बढी चलेर दुर्घटना भएको हो कि अब तपाईँले भन्नुभयो धन्यवाद तर हाम्रो जानकारीमा चाहिँ त्यस्तो छैन हामीले लगातार प्रहरीले ट्राफिकले लगातार दैनिक रूपमा चेक जाँच भइरहेछ होइन हदैसम्म ट्राफिक प्रहरीलाई प्राप्त अधिकार हजुर हदैसम्मको कारवाही गरिया छ हामीले अहिलेसम्म लाइसेन्सै नभएको भन्ने चालक चाहिँ त्यस्तो भेटेको अवस्था छैन तर हामीले चाहिँ गल्ती भेट हदैसम्मको कारवाही गर्ने गरेका गाडी मालिक वा उसका नजिकका मान्छेहरूले सिक्ने प्रवृत्ति भइरहेछ प्रहरीको आँखा छलेर है हजुर त्यो काम भएको छ यो प्रवृत्तिलाई अन्त्य गर्नका लागि के गर्नु पर्ला अब हेर्नुहोस् यो दायित्व सबैको हामीले जहाँसम्म लाग्छ हामीले चेक जाँच गर्दाखेरि त्यस्तो भेटेका छैनौँ निश्चय नै हो तपाईँले भनेअनुसार हाम्रो ट्राफिक प्रहरी चाहिँ सदरमुखी सदरमुकाम छेउछाउ चाहिँ भएको छ र हाइवे लाइन पिच रोडको हाइवे लाइन मात्रै हेरिरहेको अवस्था छ धेरै गाउँहरूसम्म हामी जान पनि सकिरहेको अवस्था छैन विभिन्न कारणहरू छन् तर स्थानीय गाउँमा रहेका अन्य स्थानमा रहेका हाम्रा प्रहरी चौकी इलाका प्रहरी कार्यालयले चेक गरिरहेको अवस्था छ हजुर अब यो सबै सचेत हुने हो कि अब जनता पनि गाडी पाएपछि सबै एउटै गाडीमा जाने भन्ने मनस्थिति होइन साहुले पनि धेरै कमाउने मनस्थिति अलिकति अज्ञानता अलिकति मतलब मान्छे धेरै हालेर भोलि एक्सिडेन्ट भयो भने के होला भन्ने किसिमको जनचेतना पनि मानिसमा नहुनु अलिकति कम र सबैलाई कसरी हुन्छ म चाँडै जाऊ म चाँडै पुगौँ भन्ने हतार हुने स्थितिले पनि कहिले काहीँ यस्तो दुर्घटना निम्त्यो त्यही त नि जनचेतनाको पनि खाँचो रह्यो अनि गाउँ स्तरमा जुन सिक्ने प्रवृत्ति बढ्दै गएको छ किनभने मानिस नहारेको बेला सिके राम्रो हुने थियो उहाँहरूले पनि सिक्नु त पर्छ जुन एउटा प्रवृत्ति देखा परेको छ अस्ति म 3 घन्टा जिपमा चढेर आएँ पश्चिम क्षेत्र नम्बर 3 ड्राइभर भन्दा बाइकका मान्छेले चलाएर लिएर आयो त्यही भन्न सकिनँ तर त्यस्तो अवस्थामा प्रेमजी यदि त्यस्तो चालकले मिस्टेक गर्यो अथवा सिक्ने मान्छेले चलायो भने तत्काल यहाँले ट्राफिक प्रहरीलाई अथवा हामीलाई जानकारी गराउनु भयो भने हामी तत्काल नजिकका रहेका प्रहरी युनिटलाई इन्फर्मेसन दिएर चालकलाई हामीले पक्राउ गरेर आवश्यक कारवाही गर्छौँ धन्यवाद अब हामी त्यो दुर्घटना कसरी भयो त यस सम्बन्धमा घाइतेहरूसँगको कुराकानी जोड्न चाहन्छौँ हजुरको शुभ नाम चाहिँ के भन्नु हजुर ज्ञानबहादुर सारू कोहीजना हिँड्नुभएको थियो तपाईँ हामी हाम्रै फ्यामिलीको 3 थियौँ म एउटा सालीको छोरा थियो तपाईँ कसरी बाँच्न सफल हुनुभयो बाँच्न त अब त्यही सालको बुटोमा गएर अडियोकै त्यहाँबाट अरू साथीहरू आएर निकालेको हो अब सालको बुटोसम्म तपाईँ हुनुहुन्थ्यो हजुर तपाईँको परिवारजन उहाँहरू उनीहरूको बारेमा यहाँ ल्याएको थाहा छ त्यसपछि थाहा कसरी दुर्घटना भयो दुर्घटना त उकालो थियो गाडी अगाडि बढ्ने क्रममा पछाडि बढिदियो त्यसो गर्दाखेरि झर्यो ब्याग भयो गाडी ब्याग भयो तपाईँलाई कतिसम्म थाहा छ झर्ने कति बेला छ? एक दुई भर गाडीले खान्छ भने थाहा छ, त्यसपछि थाहा छैन। तपाईँ जागिरी हो कतिको? हजुर, म इन्डियातिर। इन्डियाको आर्मी हो? होइन, सिभिल हो। सिभिल कहिले आउनु भएको थियो घरमा? भयो एक महिना भयो। एक महिना भयो हजुर। परिवारजनसँग घुम्न आउनु भएको? घुम्न होइन, म यहाँ ससुर लाउँदै थिएँ। हजुर, कहाँ? कसरी बाँच्न सफल हुनुभयो? कसरी बाँच्न सफल हुनुभयो? नाम चाहिँ के हो? किशन बहादुर खत्री। नआत्तिनुहोस् है, तपाईँको उपचार राम्रोसँग गर्नु होला है। सबै जीवित छन्, सबै चिन्ता नगर्नु होला है। सम्झाउने बेला झन् तपाईँ हामी सम्मिलित गर्नुपर्छ यस्तो भयो। केही हुन्न, हामी सम्मिलित भयो भने हामी बिजुली भयो त झन् हुन्न। अगाडि नउपिदिनु कोही साइडबाट, साइडबाट हावा लाग्ने नखुवाइदिउँ है, पानी नखुवाइदिउँ, पानी नखुवाइदिउँ, ला छेपिउँ, यसो गरेर हेर, यसो अनि यहाँ नजिक राख्नुहोस्, त्यो गर्नु भने नखुवाउनु होला है, नरौ नरौ। को को हिँड्नु भएको थियो घरबाट? हामी तिनजना, मेरो नातिनी छ, मेरो दुलै छ। थिङ्गाल्नु भयो तपाईँ? भगवान् जाने के भयो कसो भयो, म त बाँच्छु छु, यस्तो कसै जानकारी भएन। हुँदैन त्यो दुर्घटना कहिले नि, तपाईँ हाम्रो काम सजा सडा खुन नदिउँ जाम। बन्दिए जहिले नि हुँदैन त्यो दुर्घटना कहिले नि, तपाईँ हाम्रो काम सजा सडा खुन नदिउँ जाम। तपाईँ हाम्रो काम सजा सडा खुन नदिउँ जाम। ट्राफिक संकेत चिन्हलाई जानौ है, तारीख को इशारा मानौ है, तपाई हाम्रो काम सजा सडा खुन नदिउँ जाम। चिन्हलाई जानौ है, तारीख को इशारा मानौ है, तपाई हाम्रो काम सजा सडा खुन मानिसको जिउ ज्याना, गाडी हाँक्दा सडक कमै दिउँ ध्यान। तपाईँ हाम्रो काम सजा सडक खुन नदिउँ जाम। मानिसको जिउ ज्याना, गाडी हाँक्दा सडक कमै दिउँ ध्यान। तपाईँ हाम्रो काम सजा सडा खुन नदिउँ जाम। तपाईँ हाम्रो काम सजा सडा खुन नदिउँ जाम। यात्रा सफल हुँदैन हेर, चालकले मदिरा पिएर, तपाईँ हाम्रो काम सजा सडा खुन गरौँ भावना अरूको अशक्त र अपाङ्गहरूको तपाईँ हाम्रो काम सजा सराखुन नदिउँ जम भावना अरूको अशक्त र अपाङ्गहरूको तपाईँ हाम्रो काम सजा सराखुन नदिउँ जम तपाईँ हाम्रो काम सजा सराखुन नदिउँ जम जीवन मरण दोसाधमा परेका बिरामी छन् एम्बुलेन्स सढेका तपाईँ हाम्रो काम सजा सराखुन नदिउँ जम दोसाधमा परेका बिरामी छन् एम्बुलेन्स सढेका तपाईँ हाम्रो काम सजा सराखुन जाम होइन सडक आन्दोलन गर्ने ठाम तपाईँ हाम्रो काम सजा सराखुन नदिउँ जम किन हो चक्का जाम होइन सडक आन्दोलन गर्ने ठाम तपाईँ हाम्रो काम सजा सराखुन नदिउँ जम तपाईँ हाम्रो काम सजा सराखुन नदिउँ जम